शरद भेसुवाकरले 16 रन बनाए। 71 रन बनाएका सुभाष खकुरेल म्यान अफ द म्याच घोषित भएका छन्। नेपालले न्यूजील्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप छनौटमा यही संघको हारको बदला पनि लिएको छ। 2020 विश्वकप क्रिकेट लकत्ते आन्तरिक विभागका कारण छोटो तयारीमा नेपाली टोली मलेसिया गएको हो। 2020 विश्वकप अघि न्यूजील्याण्डमा भएको एक दिवसीय विश्वकप छनौटमा नेपालले युएसँग हार बिहोरेको थियो। एक दिवसीय खेलमा राम्रो प्रदर्शन गर्न नसकेको नेपालले 2020 क्रिकेटमा देखाएको जस्तै प्रदर्शन मलेसियामा पनि दोहोऱ्याएको छ। दुई वर्ष अघि नेपाललाई युएएसएससी ट्रफीको संयुक्त विजेता बनेका थिए। एसएससीले यसअघि गर्दै आएको एसएससी ट्रफी एलिड कपलाई नयाँ संरचनाका रूपमा प्रिमियर लीग आयोजना गरेको हो। सन् 2012 युएमा भएको एसएससी ट्रफीका शीर्ष छ टोली प्रिमियर लीगमा सहभागी छन्। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपाललाई युए सहित हङकङ, अफगानिस्तान, ओमान र आयोजक मलेसिया एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दोस्रो संविधान सभाको चुनाव अघि पार्टी ठूलो हुने ठानेर देशैभरिबाट सभासद र मन्त्री हुने सपना देखेर मानिसहरू पार्टीमा प्रवेश गरेको बताउनु भएको छ। पार्टीमा आउने समयलाई अबिर लगाउन नभ्याएकाले अबिर छर्कदै हिँड्नु परेको प्रचण्डको भनाइ छ। विराटनगरमा आज राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले अब त्यसै गरी वारवार्ती पार्टी छाडेर जाने हुन् कि भन्ने आफूलाई लागेको बताउनुभयो। मुलुकमा पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार केही पूरा भएका र केही पूरा हुन बाँकी रहेको भन्दै अब त्यो कार्यभार पूरा गर्ने खालको पार्टी बनाउनु पर्ने प्रचण्डले बताउनुभयो। समसामयिक राजनीतिबारे टिप्पणी गर्दै प्रचण्डले संविधान बन्ने ग्यारेन्टी अहिले पनि नभएकाले मधेसी जनजाति महिला मुस्लिम दलित सबै समुदायका शक्तिलाई समेटेर संयुक्त मोर्चा बनाई संविधान निर्माणमा दबाव दिने उहाँले बताउनुभयो। कार्यक्रममा एमाओवादीका नेता बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने बताउनुभयो। हामीले फेरि एकचोटि गम्भीर बहस शुरू गरेका छौं। राजनैतिक क्रान्ति पूरा भएको छ, समाजवादी चरण शुरू भएको छ। भट्टराईको भनाइ थियो हिजोको कार्यदिशा, हिजोको संगठन र हिजोको नेतृत्वले पुग्दैन, क्रान्तिको नयाँ कार्यभार पूरा गर्न संगठन र पार्टीलाई रूपान्तरण गर्न जरूरी छ। आरोप र भावनामा आएर विज्ञान र विचारलाई पछाडि पार्ने काम गर्न नहुने उहाँले बताउनुभयो। कार्यक्रममा नेता नारायण काजी श्रेष्ठले पार्टी रूपान्तरण नभए कंग्रेस एमाले हुने खतरा रहेको बताउनुभयो। क्रान्तिकारीता जोगाउन संकल्प गर्नुपर्ने बेला भएको छ उहाँले भन्नुभयो, नभए अर्को कंग्रेस एमाले हुने खतरा छ। श्रेष्ठले पार्टीको दृष्टिकोण, गुटबन्दी, विधि उल्लंघन र नेताहरूको निष्पक्ष मूल्याङ्कनमा समस्या रहेको बताउनुभयो। व्यवस्थापन समितिका संयोजक गोपाल किरातीका अनुसार प्रतिनिधि र पर्यवेक्षक समेत गरी करिब 1005 सहभागी छन्। सम्मेलनमा थप 400 स्वयंसेवक र पर्यवेक्षक रहने पार्टीले जनाएको छ। प्रशासनले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको छ। सम्मेलनमा करिब 55 लाख रूपियाँ खर्च हुने आयोजकले जनाएका छन्। खर्च, चन्दा, सहयोग र प्रतिनिधिबाट उठाइएको छ। एक प्रतिनिधि बराबर 230 रूपियाँका दरले 200 खाना, चिया र नास्ताको व्यवस्था मिलाइएको छ। सम्मेलनका लागि विराटनगर तोल र ब्यानरले सिंगारिएको छ। सम्मेलनका लागि सम्मेलनमा हिमाली क्षेत्रका सहभागीलाई वातानुकूलित एसी कोठा भएका होटलमा राखिएको छ। चिकित्सकको सल्लाह अनुसार हिमाली क्षेत्रका प्रतिनिधिलाई शीतल कोठामा राख्दा स्वास्थ्यमा समस्या नआउने भन्दै एसी कोठाको व्यवस्था गरिएको हो। अन्य क्षेत्रका प्रतिनिधिलाई होटल र पार्टी प्यालेसमा व्यवस्थापन गरिएको छ। बढ्दो खडेरीका कारण पूर्वी चितवनका केही गाविसमा पानीको हाहाकार भएको छ, जसले गर्दा जनजीवन प्रभावित भएको छ। खडेरीका कारण केही गाविसमा पानीको मुहान सुकेपछि पानी नै खान नपाउने अवस्थामा पुगेका छन्। विशेष गरी पूर्वी चितवनको जुटपानी पदमपुर लगायत उत्तरी गाविसमा खानेपानीको मुहान सुकेका छन्। पानीको मुहान सुक्दा स्थानीयले खानेपानीका लागि इनार खन्न थालेका छन् भने कंक्रिट उद्योगहरू बन्द हुने अवस्थामा पुगेको छ। खडेरीका कारण दैनिक रूपमा आवश्यक पनि पानी नहुँदा निर्माण सामग्री बनाउन समस्या भएको राज कंक्रिट उद्योग जुटपानीका संचालक राजेश गौलीले बताउनुभयो। पानी नहुँदा उद्योगमा काम गर्ने 10 जना कामदार समेत मर्कामा परेको उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको उत्तर क्षेत्रमा अरू समयमा पनि प्राप्त पानी नहुँदा स्थानीय मर्कामा पर्दै आएका थिए। खानेपानीका लागि इनार खन्न थालेका जुटपानी तिर्न गैडाखोलाकै स्थानीय बासी वस्तु भाउको लागि खुवाउन नचिकेको कैर खोलाबाट पानी ल्याएर खुवाउन बाध्य भएका

पारदर्शिता लागि परेको दावी गर्नुभयो। मन्त्रालयको पारदर्शिताको लागि 5,000 भन्दा बढ़ीको रकम इन्टरनेटमा राख्ने काम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यमा भइरहेको बताउनुभयो। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई ट्रेड युनियन बनाउनु पर्ने बताएको छ। आउँदो महाधिवेशनका लागि पत्रकार महासंघको उम्मेद्वारको घोषणा सभामा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले श्रमजीवी पत्रकारको हक अधिकार बारे आवाज उठाउन ट्रेड युनियन बनाउनु पर्ने बताउनु भएको हो। पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पत्रकार महासंघको वर्तमान कार्य समितिले काम गर्न नसकेको आरोप लगाउनुभयो। युनियनको तर्फबाट अध्यक्षका उम्मेद्वार पोषण केसीले पत्रकार महासंघलाई राजनैतिक दलको भातृ संस्था बनाउने षड्यन्त्र भइरहेको भन्दै सचेत रहन सबै पत्रकारलाई आग्रह गर्नुभयो। केसीको नेतृत्वमा युनियनले खुला उपाध्यक्षमा रामजी दाहाल र समावेशी उपाध्यक्षमा अनिता बेन्दुलाई उम्मेद्वार बनाएको छ। त्यस्तै महासचिवमा जगत नेपाल र खुल्ला तर्फका सचिवमा दिलीप थापा मगर, एसोसिएट सचिवमा प्रकाश थापा, महिला सचिवमा वसुन्धरा गौतम र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेद्वार बनाएको छ। कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेद्वार बनाएको छ। युनियनले खुल्लातर्फको केन्द्रीय सदस्यमा माधव दुलाल, विजय अधिकारी, दामोदर भण्डारी, त्रिभुवन चन्द्र वाग्ले र दीर्घ उपाध्यायलाई उम्मेद्वार बनाएको छ। यस्तै प्रतिष्ठानतर्फ नारायण अर्याल र सुबोध गौतमलाई उम्मेद्वार बनाएको छ। पत्रकार महासंघको 24 महाधिवेशनका लागि प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले डाक्टर महेन्द्र विष्टको नेतृत्वमा उम्मेद्वार घोषणा गरिसकेका छन्। संयुक्त प्यानलबाट खुल्ला उपाध्यक्षमा खिलबहादुर भण्डारी र महासचिवमा उजिर मगर उम्मेद्वार छन्। उद्योग व्यवसायको संरक्षण गर्दै हक अधिकारका लागि मजदूरहरूले संघर्ष गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा पूर्वी चितवनको खैरिनीमा अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनले गरेको कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। साथै हक अधिकारका लागि कुनै पनि ट्रेड युनियनमा मजदूरहरू आबद्ध हुनुपर्ने उनीहरूको भनाइ थियो। कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अर्चना पाण्डेले आफू कार्यरत उद्योगको संरक्षणसँगै संघर्ष रहेको बताउनुभयो। संघर्षले चेतना बढ़ाउने भएकाले मजदूरलाई सेवा सुविधा दिँदा व्यवसाय प्रबन्धन हुन्छ भन्ने कुरा उद्योगीले बुझ्नुपर्ने बताउनुभयो। एमाओवादी निकटका बुद्धिजीवी प्रेस प्रेम रिमालले उद्योग अनुसारको सेवा सुविधा मजदूरलाई उपलब्ध गराउनु पर्ने भन्दै त्यसका लागि मजदूरहरू संगठित हुनुपर्ने बताउनुभयो। अधिकार मागेर नपाउने भएकाले खोज्नुपर्ने भन्दै रिमालले पहल भने गर्नुपर्नेमा जोड़ दिनुभयो। बोल्न नसक्दा मजदूर दबिनुपर्ने हुँदा सबै मजदूरले बोल्न सिक्नुपर्ने र आफ्नो श्रमको मूल्य स्वयं आफैले थाहा पाउन सक्ने हुनुपर्ने बताउनुभयो। कार्यक्रममा उद्योगी बलराम अर्यालले मजदूर र मालिक बीचको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने भन्दै समय परिवर्तनसँगै संघर्ष पनि गर्दै जानुपर्ने बताउनुभयो। मोराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका जिल्ला सदस्य नेत्र पाठकको अध्यक्षतामा भएको थियो। कार्यक्रममा पूर्वी चितवनमा रहेका ग्यास उद्योगमा काम गर्ने मजदूरहरूको सहभागिता रहेको थियो। पेट्रोलियम पदार्थ चोरीको विषयलाई लिएर नेपाल आयल निगमले 19 ट्याङ्करहरूसँग करार सम्झौता निलम्बन गरेको छ। पेट्रोलियम पदार्थ निगममा बुझाउनु अघि चोरी, साँडफेर जस्ता चुहाटको काममा संलग्न भएको पाइएकाले इण्डियन आयल कर्पोरेशनको बेतालपुर डिपोदेखि निगमको रूपन्देही भलाबारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका ट्याङ्करहरूसँगको सम्झौता रद्द गरेको निगमले जनाएको छ। ती ट्याङ्करका चालक र सहचालकलाई निगम अन्तर्गतको कुनै पनि पेट्रोलियम पदार्थ ढुवानीको काममा संलग्न हुनबाट समेत निगमले रोक लगाएको छ। यस्तै निगमका ढुवानीकर्ता मार्कण्डे प्रसाद कसौ धनको नाममा रहेको निगमको करारमा संचालित ट्याङ्करले थानकोट डिपोमा लगेको पेट्रोल निगमले गुणस्तर जाँच गर्दा मिसाट गरेको पाइएकाले 3 महिनाका लागि ढुवानी गर्न रोक लगाएको पनि निगमले जनाएको छ।

बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालको विजय शुरूआत, युएई 4 विकेटले पराजित। सभासद र मन्त्री हुने सपना देखेर मानिसहरू पार्टी प्रवेश गरेको, ए माओवादी अध्यक्ष प्रचण्डको तर्क, नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने भट्टराईको भनाई। खडेरीका कारण पूर्वी चितवनका केही गाविसमा पानीको हाकार, जनजीवन प्रभावित, क्यान्सर अस्पताललाई फिर्ता पठाउँदा बाटीबाट हराएको रेडियो धर्मी पदार्थ भेटियो। देशभर आवश्यकता अनुसार रेडियोको लाइसेन्स दिन लागेको संचार मन्त्री रिजालको भनाई, महासंघलाई दलको भातृ संगठन बनाउन लागेको प्रेस युनियनको आरोप। र भारतको चेन्नईमा रेल स्टेशनमा विस्फोट हुँदा एकजनाको मृत्यु, 11 घाइते, चीनमा पनि रेल स्टेशनमा विस्फोट भएपछि सुरक्षा अवस्था मजबुत। अवस्थ साँझ 5 अर्पण बुलेटिन सकियो, सहकर्मी सुजितासँगै ध्रुवरा सुविधा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र स्टेशनरी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 9845146174। नमस्कार, म कार्यक्रम प्रस्तुता रमा यो समय तपाईँको साथमा छु। तपाईँलाई हामी हाम्रो कार्यक्रम जीवनको मार्गमा स्वागत गर्दछौ। यो समय गहन समय हो जब हामी परमेश्वरका विषयमा चर्चा गर्दछौ। जे कुरा यहाँ भनिन्छन् ती मनगणन्त कथाहरू होइनन् श्रोता, यी सत्यतामा आधारित कुराहरू हुन्, प्रमाणहरूमा आधारित छन्। प्रमाणहरूमा आधारित यी कुराहरू हुन्। परमेश्वरले हामीलाई जाँचेर हेर्न अनि चाखेर हेर्न बोलाउनु भएको छ। श्रोता, के तपाईँ परमेश्वरको प्रेमलाई जाँचेर हेर्न, चाखेर प्रमाणित गर्न चाहनुहुन्छ? जीवनको मार्ग कार्यक्रमले तपाईँको खोजी कार्यमा पूरा मद्दत गर्न चाहन्छ। हामी सँगसँगै परमेश्वरको जाँच गर्न सक्दछौ, परमेश्वरको सत्यतालाई प्रमाणित गर्न सक्दछौ, हो कि होइन भनेर हेर्न सक्दछौ। हाम्रो कार्यक्रम सधैँ नियमित रूपमा सुन्नुभयो भने अवश्य पनि तपाईँले साँचो प्रकारको परमेश्वरलाई भेटाउन सफल हुनुहुनेछ भनेर हामी विनम्र आशा राख्दछौ। तिमीलाई त्यो क्रुसको गाथा मुटु नै चर्किदिन्छ। सक्छौ के सुन्न त्यो प्रेमको कथा, आँखामा आँसु रसिन्छ। सुनाऊ के तिमीलाई, भन्छन् सबै ताज महललाई अमर प्रेमको प्रतीक, छन् सबै ताज महललाई अमर प्रेमको प्रतीक मत भन्छु त्यो अल्गो खुसलाई सत्य प्रेमको प्रतीक मत भन्छु त्यो अल्गो खुसलाई सत्य प्रेमको सुनाओ के तिमीलाई देख्छन् सबै आफ्नै दुःखलाई अरूको दुःख भुली देख्छन् सबै आफ्नै दुःखलाई अरूको दुःख भुली बुझ्दैनन् कोही त्यो वेदनालाई यीशुले जो क्रुसमा सही बुझ्दैनन् कोही त्यो वेदनालाई यीशुले जो क्रुसमा सही सुनाओ के तिमीलाई चाहन्छौ यदि त्यो दुःख बुझ्नलाई क्रुसमा नजर उठा चाहन्छौ यदि त्यो दुःख बुझ्नलाई क्रुसमा नजर उठा जीवनको मार्ग कार्यक्रमलाई सुनेर बस्नुहुने सबै श्रोतालाई कार्यक्रमको तर्फबाट म रमा विशेष स्वागत गर्न चाहन्छु र यो छोटो समयमा तपाईँले हामीलाई आफ्नो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। आउनुहोस् कार्यक्रमलाई हामी सँगसँगै अगाडि बढाउनेछौ प्रार्थना गरेर। जीवित परमेश्वर हाम्रो साथमा हुनुहोस्, हाम्रो प्रार्थना सुन्नुहोस् र जे जति कार्यक्रमहरू आज यो समय हामी अगाडि बढाउने क्रममा छौं यसमा तपाईँको अगुवाई रहेको होस्, आशिष दिनुहोस्। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोताको लागि पनि हामी प्रार्थना गर्दछौ, विशेष प्रार्थना चढाउँदछौ ती श्रोताहरूको लागि जो बिमार हुनुहुन्छ, जो आत्मिक अस्वस्थतामा हुनुहुन्छ, शारीरिक रूपमा कमजोर हुनुहुन्छ, उहाँहरूलाई तपाईँले चिन्नुहुन्छ, जान्नुहुन्छ, किनकि हामी सबै तपाईँको प्रति रूपमा रचिएका तपाईँका आफ्नै छोरा छोरी, तपाईँले छान्नुभएका, तपाईँले चुन्नुभएको, तपाईँले माया गरेर उद्धारको बाटो देखाउनु भएको तपाईँका छोरा छोरीहरू। हामीलाई आशिष दिनुहुने प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा हामी यो प्रार्थना माग्दछौ, आमेन। आजको हाम्रो कार्यक्रमको शीर्षक छ खोला र नदीहरू। प्रकाशको दुई अध्याय त्यसको एक पदले यसरी बताएको छ, तब तिनले मलाई यहाँ यहुन्ना यो समय प्याटमस भन्ने एकान्त ठाउँ एकान्त टापुमा थिए उनलाई यो बेलामा दण्ड दिनको लागि त्यो ठाउँमा पुर्याइएको थियो, तर त्यो दण्डलाई परमेश्वरले चाहिँ एउटा अति नै ठुलो र महत्वपूर्ण कार्य गर्ने समय अथवा थलो बनाउनु भयो, जहाँ उनले प्रभु येशू ख्रीष्टको प्रकाशलाई देख्न सके र जस्तो देखे त्यस्तै उनले लेखे र आजको समयको लागि हामीलाई उनले बताउन सफल भएका छन् कि आउनेवाला समयमा प्रभु येशू ख्रीष्टको रेभुलेसन के कस्तो प्रकारबाट भइरहेको छ। यहाँ तिनले भनेर स्वर्गदूतको विषयमा उनले भन्दछन्, मलाई स्फटिक जस्तै चहकिलो जीवनका पानीको नदी देखाए। स्फटिक एकदमै चम्किलो, सफा, क्रिस्टल क्लियर भनेर भनिन्छ, एकदमै सफा र स्वच्छ नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्कि त्यस शहरका सडकको बीचबाट बहिरहेको थियो। प्रकाश 2:1। हामीहरू मध्ये धेरै जनालाई मृत सागरको विषयमा थाहा छ। श्रोता, हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने धेरै पहिला केही समय पहिला हामीले मृत सागरको विषयमा बताएका थियौँ श्रोता, कि कसरी एउटा स्वार्थी मानिसलाई मृत सागरसँग तुलना गर्न सकिन्छ भन्ने विषयमा त्यो कुरा बताएका थियौँ। हामीलाई थाहा छ होला कि मृत सागर कहाँ छ। जस्तो नाम छ त्यस्तै गरेर यो सागर मृत छ, मृत अवस्थामा छ। श्रोता, मानिसले यसलाई स्वार्थीपनको उदाहरणका रूपमा पनि लिन्छन्, किनकि यसको मुहान यर्दन नदी हो। यर्दन नदी शुद्ध पानी सहितको नदी हो, तर मृत सागरमा जब यर्दन नदी खस्दछ, यर्दन नदी बाहिर निस्कदैन। त्यहाँ इनलेट त छ श्रोता, पानी खस्दछ, पानीको भंगालो पानी त्यहाँ ठुलो नदीको रूपमा त्यहाँ खस्दछ, तर आउटलेट भने छैन, त्यहाँबाट निस्कने कुनै बाटो छैन। त्यसकारण त्यो यर्दन नदी त्यही हराउँदछ भनिएको छ। मरुभूमिमा रहने त्यो प्रखर एकदमै कडा प्रकारको सूर्यको तापले पानीलाई शोषिदिन्छ, शुद्ध पानीलाई शोषिदिन्छ र तातो हावाको रूपमा मासतिर पठाउँदछ भने नुनलाई चाहिँ त्यही छोडिदिन्छ। यसरी एउटा एकदमै कन्सन्ट्रेटेड, हेभी कन्सन्ट्रेटेड नुन, नुनिलो पानीको रूपमा मृत सागर छ। भनिएको छ युदियन सुक्खा भूमिमा रहेको मृत सागर समुद्री सतह भन्दा 1300 फिट तल छ, 1300 फिट तल समुद्रको सतह भन्दा। यसको पानी समुद्रको नुनिलो पानी भन्दा 60 गुणा बढी नुनिलो छ। श्रोता, समुद्रको पानी मुखमा हाली नसक्नु नुनिलो हुन्छ, तर यहाँ भनिएको छ कि यो मृत सागरको पानी त्यो समुद्रको नुनिलो पानी भन्दा पनि 60 गुणा बढी नुनिलो छ। यसमा कोही पौडी खेल्न चाह्यो भने अथवा पौडी खेल्ने मानिस डुब्दैन, बरु यसको